तिम्रो तस्वीर हेरे फेरी मन रोयो, फेरी मन रोयो, रुदै रुदै तिम्रो सहर छोड़ने बेला भयो। मेरो मन मा तिमी, मेरो तन मा तिमी, मेरो मन मा तिमी, मेरो तन मा तिमी, तिमी बिना कसरी हासुला, अपने मुटु टुकरी जदा कसरी बाँचुला, कसरी बाँचुला, रुदै रुदै तिम्रो सहर छोड़ने बेला भयो। तनको दूरी बढ़े पनी, हम्रो तनको दूरी बढ़े पनी, मनको दूरी साधै गाढ़ा सा, मत तिम्रे दिल को कुनामा हुने छु, न सोच्नु टाढा छ, न सोच्नु टाढा छ, रुदै रुदै तिम्रो सहर छोड़ने बेला भयो।